बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल आलो रगत नसोसी नयाँ साल आउँदैन आलो रगत नसोसी नयाँ साल आउँदैन जुठो देश नचोखी नयाँ साल आउँदैन मृत्युसँग मृत्यु जोखे जीवन रह्यो टाढा मृत्युसँग मृत्यु जोखे जीवन रह्यो टाढा माया माया नजोखी नयाँ साल आउँदैन जुठो देश नचोखी नयाँ साल आउँदैन मकिएर कुहिएका पुराना रुख ढाली अब मकिएर कुहिएका पुराना रुख ढाली अब नयाँ बोट नरोपी नयाँ साल आउँदैन जुठो देश नचोखी नयाँ साल आउँदैन पोहोर साल सुरु हुँदा शान्ति छाओस् भनेकै हो पोहोर साल सुरु हुँदा शान्ति छाओस् भनेकै हो हत्या हिंसा नरोकी नयाँ साल आउँदैन आलो रगत नसोसी नयाँ साल आउँदैन जुठो देश नचोखी नयाँ साल आउँदैन दुई हजार साठीको दशकमा लेखिएको जय गौडेलको यसै गजल सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी दिनेश निरौला र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा पनि म जय गौडेलका साथ आइपुगेको छु। हामीले गएको शनिबार जय गौडेललाई प्रस्तुत गर्यौं, उहाँका गायनहरू सुन्यौं र उहाँबारे थोरै जानकारीहरू पनि लियौं। उहाँबारे अझ धेरै जानकारीहरू लिन मन छ र उहाँका अरू गायनहरू पनि सुन्न मन छ। लामो समयदेखि लयमा गजल गाउनमा निकै लोकप्रिय रहँदै आउनुभएको छ जय गौडेल। गजलका महफिलहरूमा प्राय उहाँको गायन भनेपछि रमाउनेहरू धेरै संख्यामा भएको मैले भेटेको छु। हामीले गएको शनिबार उहाँको सुन्यौं र निकै राम्रा प्रतिक्रियाहरू पनि प्राप्त भएका छन्। आज फेरि जय गौडेललाई मैले लिएर आइपुगेको छु। बुधबारको आजको बसाइमा पनि हामी जय गौडेलका गायनहरू सुन्छौं। जयजी, तपाईँलाई स्वागत छ आज बुधबारको कार्यक्रममा पनि। धन्यवाद। हामी गएको साता केही कुराकानीहरू पनि गरियो, तपाईँका गायनमा प्रवेश भएको विषयमा पनि कुराकानी गरियो। तपाईँको एउटा पुस्तक पनि निस्किसकेको छ, यो 64-65 होइन, मध्य 60-को दशकमा निस्केको छ 64 पुस्तक, र यसमा द्वन्द्वको बेलाका गजलहरूलाई पनि, त्यति बेलाका समसामयिक गजलहरू पनि छन्, जस्तो सुरुवातमा मैले वाचन गरेको पनि त्यसैको समसामयिक थियो होला। तपाईँले एउटा सङ्ग्रह त निकाल्नुभयो, तर अबको उद्देश्य सङ्ग्रहतिर छ कि आफ्नो गायनको एल्बम नै निकाल्ने सोच राख्नु भएको छ कि के छ? फ्याटाफुट्टा केही गजलहरू रेकर्ड त हुँदैछन्, मेरो आवाजमा त होइन, अरू गायकहरूको गायिकाहरूको आवाजमा रेकर्ड भएका छन्। अब मैले सङ्ग्रहलाई पुग्ने गजलहरू पनि छन् मसँग, राम्रै सङ्ग्रह तयार पनि हुन्छ, तर मैले सङ्ग्रह निकाल्ने र एल्बम निकाल्ने केही पनि तयारी गरेको छैन। र बिस्तारै अझै मान्छेर अझै राम्रो गजलहरू लेख्न सकौँ, अझै गजलले उत्कृष्टता प्राप्त गरोस् त्यस्तो लाग्छ। जति पहिला लेख्ने गर्थेँ गजल, त्यति द्रुत रूपमा लेख्न पनि सकिरहेको छैन। जति गजल बुझ्दै गयो त्यति गजलको लेखन कम हुँदै गएको चाहिँ महसुस मैले। लामो समयदेखि लयमा गाउँदै आइसकेपछि अब जय गौडेल भन्ने बित्तिकै गायनको अर्को नाम जस्तरी स्थापित हुँदै गएको मैले पाएको छु। त्यसो हुँदा तपाईँ महफिलमा गाउनुहुन्छ, धेरैलाई थाहा छ तपाईँ गाउनुहुन्छ भन्ने, धेरैले मिठो पनि मान्नुहुन्छ तपाईँको स्वर, यो बिचमा तपाईँलाई गायनको लागि चाहिँ कसैले अनुरोध गर्नुभएको छैन? किनभने गायन त अब सबैले तालिमै लिएर जान्ने हुनुपर्छ भन्ने छैन नि त, कसैलाई त इनबर्न ट्यालेन्ट पनि भएर आउँछ त्यो व्यक्तिहरूले मौका पाएको छ भन्नुहुन्थ्यो, त्यसरी बोलाउनु पनि बोलाउनुहुन्थ्यो। त मेरो एल्बमहरूमा मैले गीत तयारी गर्दैछु, तपाईँले त्यहाँ स्वर भरिदिनुपर्छ, गाउनुपर्छ पनि भन्नुहुन्थ्यो, तर म आफैले नसिकिकन नजानिकन त्यसमा कसरी हात हाल्ने, म आफै चाहिँ डराउँथेँ र टाढा भागिरहेको स्थिति छ अहिलेसम्म। भनेपछि अलिअलि सिक्दै पनि थिएँ, एक वर्ष जस्तो सिकेँ भन्नुभयो, सायद समय मिलेन अथवा अब आर्थिक अवस्था पनि त डरै हुनु पऱ्यो नि होइन। गजल अथवा आधुनिक गीत निकाल्नलाई एउटै गीतको लागि पनि राम्रोसँग बनाउने भयो भने लगभग 30,000 भन्दा माथि जान्छ एउटा गीतको लागि तयारी गर्नको लागि। त्यसमा पनि एल्बम तयारी गरेर त्यसको भिजुअल बनाउँदा त जस रकम राम्रै लाग्छ, त्यो पनि फेरि हाम्रो नेपाली कल्चर अनुसार कला साहित्यमा पैसा लगानी गर्ने चाहिँ वातावरण छैन, त्यो त्यसबाट रिटर्न आउने पनि कम छ र त्यो माहौल पनि छैन, हाम्रो परिवारले पनि त्यो गर्न दिँदैन। यो भनेको त्यत्तिकै गाउने हो, गाइनेहरूले गाउने कुरामा किन हामी इन्भल्भ हुने, त्यस्तो कुरा चाहिँ त्यसमा किन लगानी गर्ने, त्यो माहौल पनि छ, त्यस कारणले पनि त्यतातिर अझै अग्रसर हुन नसकिरहेको अवस्था चाहिँ हो। अस्ति शनिबारको कार्यक्रममा चाहिँ हामीले देशप्रेमको समसामयिकताको जस्तो विदेशमा बस्ने मान्छेको मान्छे पात्र हुँदाखेरिको चाहिँ गजल गाएर सुनाउनु भयो तपाईँले, होइन आज केही फरक धारका होला नि, तपाईँ शृङ्गारिक गजलहरू पनि निकै लेख्नुहुन्छ, अहिले के सुनाउने सोच राख्नुभएको छ? अब गत शनिबार हामीले तिम्रो याद आउँछ भन्ने प्रकारको एउटा गजलबाट इन्ड गरेको थियौँ, म त्यसलाई निरन्तरता दिन्छु। सधैँ महफिलहरूमा जाँदा स्टेजहरूमा जाँदा ल जय आएपछि लय आयो भन्ने हुन्छ, मैले कतिपय गजलहरूमा लय भर्न भ्याएको छैन, त्यस्तै एउटा यो शृङ्गारिक गजलमा यसमा पनि मैले लय भरेको छैन, यो रेकर्ड हुने तर्खरमा पनि छ। यो गजल सुनाउँछु पहिला। तिमीलाई भुल्ने दबाई नखाई तिमीलाई भुल्न सक्दिनँ म, तिमीलाई भुल्ने दबाई नखाई तिमीलाई भुल्न सक्दिनँ म, तिमीले त भुल्यौ मलाई तिमीलाई भुल्न सक्दिनँ म, तिमीलाई भुल्ने दबाई नखाई तिमीलाई भुल्न सक्दिनँ म, हाम्रो माया तोड्न सक्यौ हाम्रो माया तोड्न सक्यौ अन्तै नाता जोड्न सक्यौ, हाम्रो माया तोड्न सक्यौ अन्तै नाता जोड्न सक्यौ, तिमीलाई दिन्छु बधाई तिमीलाई भुल्न सक्दिनँ म, तिमीले त भुल्यौ मलाई तिमीलाई भुल्न सक्दिनँ म, तिमी गएपछि पुरै सुकेको छ तन तन मन, तिमी गएपछि पुरै सुकेको छ तन मन, सक्छौ आऊ कोर सलाई तिमीलाई भुल्न सक्दिनँ म, तिमीले त भुल्यौ मलाई तिमीलाई भुल्न सक्दिनँ म, यो मन मेरो मन्दिर एउटा, यो मन मेरो मन्दिर एउटा त्यहीँ बस्ने तिमी देउता, यो मन मेरो मन्दिर एउटा त्यहीँ बस्ने तिमी देउता, मेरो मनको आस्था ढलाई तिमीलाई भुल्न सक्दिनँ म, तिमीले त भुल्यौ मलाई तिमीलाई भुल्न सक्दिनँ म। अन्तिममा मलाई छोडी टाढा टाढा हुन्छौ भने हुनु टाढा, मलाई छोडी टाढा टाढा हुन्छौ भने हुनु टाढा, मलाई छोडी टाढा टाढा हुन्छौ भने हुनु टाढा, बरु मर्छु देख्नै नपाई तिमीलाई भुल्न सक्दिनँ म, तिमीले त भुल्यौ मलाई तिमीलाई भुल्न सक्दिनँ म। जयजी एउटा कुरा मैले बिचमा सोधेँ तपाईँलाई, जस्तो गजल लेख्न त धेरै लेख्छन् होइन, कोही कोहीले चाहिँ राम्रो लेखेर पनि फेरि प्रस्तुत गर्ने क्षमता हुँदैन, के गजल लय त परै जाओस् होइन, लयमा गाउने त परै जाओस्, वाचनै गर्नलाई पनि कन्फिडेन्स बिल्डअप गर्नलाई केही कलाहरू हुन्छन्? हुन्छन्। सबैभन्दा पहिला चाहिँ आफूले लेखेको गजल, जुन गजलीय शैली हुन्छ त्यो शैलीमा लेख्नुभयो भने अत्यन्त सहज हुन्छ प्रस्तुत गर्न पनि। मैले बुझेको मैले जानेको अहिलेसम्म गजल मिश्रा ए उला मिश्रा ए सानी रदीप काफिया मिलाउने अनि अक्षर संरचनालाई पनि त्यति धेरै केयर नगरिदिने त्यो प्रवृत्तिले गर्दाखेरि सुनाउनलाई पनि अप्ठ्यारो परिरहेको अवस्था छ। म भन्दिनँ उहाँहरूलाई कसैलाई पनि टोटल्ली बहरमै अथवा शास्त्रीय छन्दलाई नै फलो गर्नुपर्छ भनेर अहिले भनिसक्ने अवस्था नेपालको छैन, तर त्यो फलो चाहिँ गर्नुपर्छ, सकिन्छ भने वाचन गर्दाको कन्फिडेन्समा तपाईँले आफूले लेखेको गजलमा मिश्रा ए उलामा केही कुराको उठान गरिदिनुहोस् र सानीमा त्यसको समाधान गरिदिनुहोस् र मिश्रा ए उलामा चाहिँ केही जुन सुन्ने श्रोता दर्शक जो हुनुहुन्छ उहाँलाई केही कन्फ्युजन भयो जस्तो केही अपूर्ण भयो जस्तो त्यो फिल गराउने तरिकाले वाचन प्रोनाउन्स गरिदिनुहोस् र सानीमा गएपछि यसरी झड्काइदिनुहोस्, सानीको पनि विशेष गरेर रदीप र काफियामा यसरी आफ्नो स्वरलाई अलिकति घुमाइदिनुहोस्, अलिकति चेन्ज गरिदिनुहोस्, अलिकति फोकस गरिदिनुहोस् त्यसलाई, जसले गर्दा उहाँले तपाईँले दिन खोजेको म्यासेज मिश्रा यस सानीको रदीप र काफियामा गएपछि मात्र बुझ्न सक्नुहोस्। कतिपय गजलमा लाग्ने अथवा रुचि राख्नेहरूलाई पनि लगभग हाम्रो अहिले बुलबुल सुनिरहनुभएका आधा श्रोतालाई थाहा नहुनसक्छ, मिश्रीय उला र सानीबारे म प्रसङ्ग उठिहाल्यो, थोरै कुरा बताउँ। दुई पङ्क्तिका पङ्क्तिबद्ध बनाएर गजल दुई पङ्क्तिमा लेखिएको हुन्छ र प्रत्येक पङ्क्तिलाई हामी शेर भन्छौँ, शेरमध्ये माथिल्लो पङ्क्तिलाई मिश्रीय उला भनिन्छ र तल्लो पङ्क्तिलाई मिश्रीय सानी भनिन्छ। जयजीले अहिले तिनै प्रसङ्गहरूमा बताइरहनु भएको थियो र मिश्रीय उलाले दिएको समस्या अथवा रहस्यलाई तल आएर पुष्टि गर्छ अथवा त्यो रहस्यको पर्दाफाश गर्छ मिश्रीय सानीले भन्ने कुरा उहाँले बताउनुभएको छ। केही न केही कुराको उठान हुनै पर्छ र मिश्रीय उलामा शब्द र अक्षर मात्रै पुऱ्याएर काफिया र रदीफ मात्रै पुऱ्याएर गजल बन्दैन, त्यसरी बन्दैन, भावले हुनु पर्छ, त्यसमा लय सानीमा गएपछि त्यसको समाधान हुनुपर्छ। अब मैले तपाईँलाई प्रसङ्ग सोध्न खोजेको, तपाईँ एकताका सञ्चारकर्मी पत्रकार र सङ्गीतकार बन्नैको लागि के गायनमा डुब्नैको लागि म काठमाडौँमा आएपछि स्थापित भएँ हुन खोजेँ अथवा कोसिस गरेँ भन्नुभएको थियो, बिचमा तपाईँ कतै पत्रकारिता पनि गर्नुभयो जस्तो लाग्छ मलाई। मैले साहित्यिक पत्रकारिता गरेँ नेपाल एफएममा, मैले पारिजात काव्य यात्रा भन्ने अर्को एकजना दिदी हुनुहुन्छ, उहाँसँग मिलेर चलाएँ बिस्तारै। त्यो पनि भोलिन्टियर रूपमा गरेको थिएँ, एक वर्ष जति गरेँ। अब भोलिन्टियरले जिन्दगी चलेन। नेपालको सबभन्दा ठुलो समस्या चाहिँ आफू स्थापित हुनु गाह्रो हुन्छ है। पहिला घाँसबास कपासको चाहिँ व्यवस्था हुने हो भने धेरै प्रतिभा छन् नेपालभित्र जो प्रस्फुट हुन सक्छन् भन्ने कुरा तपाईँ लगायत अरू अतिथिहरूले पनि दिएको उसबाट मैले चाहिँ जानकारी लिइरहेको छु। जयजी, अब हाम्रो कुराकानीलाई नलम्याउँ किनभने तपाईँको लय सुन्नको लागि बस्नेहरू धेरै हुनुहुन्छ। जय भनेकै लय भन्ने प्रसङ्ग चाहिँ आउँदो रहेछ, मैले थाहा पनि पाएँ। एउटा लय फेरि हामी सुनाउन त म यो गजल सुनाउँछु। फाटिरह्यो छाती मेरो, फाटिरहोस् छाती मेरो, सिए उनको याद आउँछ। फाटिरहोस् छाती मेरो, फाटिरहोस् छाती मेरो, सिए उनको याद आउँछ। मलाई यसै मर्न देऊ, जिए उनको याद आउँछ। फाटिरहोस् छाती मेरो, सिए उनको याद आउँछ। बेहाल हुन्छु घायल हुन्छु, बेहाल हुन्छु घायल हुन्छु, बरु यसै पागल हुन्छु। बेहाल हुन्छु घायल हुन्छु, बरु यसै पागल हुन्छु। अरूलाई दिन्न यो मन, दिए उनको याद आउँछ। मलाई यसै मर्न देऊ, जिए उनको याद आउँछ। पिएपछि पिरबिर्सन्छु, पिएपछि पिरबिर्सन्छु, पिउनेहरू भन्ने गर्छन्। पिएपछि पिरबिर्सन्छु, पिउनेहरू भन्ने गर्छन्। पिएपछि पिरबिर्सन्छु, पिउनेहरू भन्ने गर्छन्। पिउन पनि नसक्ने म, पिए उनको याद आउँछ। फाटिरहोस् छाती मेरो, सिए उनको याद आउँछ। कुन पाऊ कहाँ टेक्छु, कुन पाऊ कहाँ टेक्छु, आफैलाई थाहा हुन्न। कुन पाऊ कहाँ टेक्छु, आफैलाई थाहा हुन्न। लरखरी नै देऊ सम्हालिए उनको याद आउँछ। मलाई यसै मर्न देऊ, जिए उनको याद आउँछ। अन्तिम शेर। संसारका सबै प्रेमी, संसारका सबै प्रेमी, सधैँभरि सँगै रहुन्। संसारका सबै प्रेमी सधैँभरि सँगै रहुन्। संसारका सबै प्रेमी सधैँभरि सँगै रहुन्। मझै मझै फेरि कोही बिछोडिए उनको याद आउँछ। मलाई यसै मर्न देऊ, जिए उनको याद आउँछ। फाटिर होस् छाती मेरो सिए उनको याद आउँछ याद आउँछ। हरेक प्रतिभा प्रस्फुटन हुनुको पछाडि केही न केही अनुभव हुनुपर्छ अरे। तपाईँ पनि यस्तो प्रेमिलसँग गाउनुहुन्छ, प्रेमको अनुभव छ? सायद कोही पनि मान्छे छैन होला जसलाई प्रेमको अनुभव छैन। विशेष गरी मैले भन्न खोजेको प्रेम चाहिँ आम युवा युवती बिचको प्रेमलाई राख्न खोजेको थिएँ। त्यो प्रेम एकतर्फी हुन्थ्यो जुन बेलामा गजल लेख्थेँ, जुन कुराले टच गर्थ्यो त्यसैमा लेख्ने बेलामा म एकचोटि बिछोडिएकै हुन्थेँ। त्यत्तिकै मैले लेखिनँ, ए उसको प्रेम बिछोड भएछ, उसको अलिकति दुःख परेछ, त्यो हिसाबले मैले लेखिनँ। जसरी लेखेँ लेख्ने बेलामा आफूले महसुस गर्थेँ, त्यही महसुस चाहिँ ममा भयो र एकतर्फी प्रेमहरू धेरै भए। कसैसँग कुन हिसाबले प्रेम गर्थ्यो, कसैसँग कुन हिसाबले प्रेम गर्थ्यो, तर दुईतर्फी रूपमै प्रेम भएर बिछोड भएको चाहिँ साँच्चै जीवनमा चाहिँ परेन, तर फिल अनुभवहरू चाहिँ गरेँ। कति भयो होला तपाईँले लेख्नुभएको गजलहरू, कति पुग्यो होला सङ्ख्यामा? सङ्ख्यामा 200 बढी छन्, तर यति नै छन् भनेर। गाउनको लागि लय चाहिँ कतिवटामा भर्नुभयो? मैले लेखेका कमै गजलहरूमा बिना लयका लेखेको छु। लगभग सबै गजलहरू गाउनको लागि कुनै सङ्गीतकार लय होइन, तेरो शब्द घटीबढी भयो भनेर भन्नुपर्ने अवस्था चाहिँ नहोला जस्तो मलाई अनुभव हुन्छ। तपाईँले प्राय महफिलहरूमा सुनाइरहने चाहिँ कतिको सङ्ख्यामा छन्? लगभग एक दर्जन, दुई दर्जन, यति यति चाहिँ मैले प्रायः सुनाइरहन्छु भन्ने खालको? मैले लगभग समग्रमा सबै गजलहरू हेर्नु 40-50 गजलहरू चाहिँ लयमा सुनाउन सक्छु। अब हामीसँग समय कम छ अहिलेको लागि, तर पनि एउटा थोरै शेरहरू नै भए पनि कुनै एउटा अर्को सुनेर अर गरेँ मैले कुराकानीलाई भन्दा बढी। याद आउने कुराहरू धेरै भइरहेका छन्, तर मलाई लोभ लाग्यो। मैले स्टेजहरूमा बिना लयको गजलहरू सुनाउने अवसर कम पाउँछु, मैले बिना लयको गजल सुनाए पनि तन लयमा सुनाउनै पर्छ भनेर उहाँहरूको आग्रह हुन्छ जनरल्ली। त्यो हुनाले मैले अहिले एउटा बिना लयको देशप्रेमसँग सम्बन्धित एउटा गजल सुनाउँछु। मेरो ओठमा त मुस्कान छ, मेरो ओठमा त मुस्कान छ, भन तिम्रो के अनुमान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ, अधिकार आजै खोजे भइगयो, अधिकार आजै खोजे भइगयो, नलेखिएको संविधान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ, म झैँ ऊ पनि छिर्केमा पर्यो, म झैँ ऊ पनि छिर्केमा पर्यो, र त हिँड्दा सावधान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ, सोझा शिष्ट छन् जनता बरु, सोझा शिष्ट छन् जनता बरु, सोझा शिष्ट छन् जनता बरु, सरकार नै बेइमान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ, जुन सरकारले देश बेच्दछ, जुन शासकले देश बेच्दछ, उसैको नयाँ पहिचान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ, सडकमा पुगेपछि भन्छन्, सडकमा पुगेपछि भन्छन्, सडकमा पुगेपछि भन्छन्, समय साह्रै बलवान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ, भुरा र बुढा, भुरा र बुढा, भुरा र बुढा देश छोड्दैनन्, भुरा र बुढा देश छोड्दैनन्, विदेशीको त जवान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ, हिजो लड्नेले बिच्छाई छोडे, हिजो लड्नेले बिच्छाई छोडे, हिजो लड्नेले बिच्छाई छोडे, आज पड्किँदो जिउ ज्यान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ, के कुरा गर्छन् अब धर्मका, के कुरा गर्छन् अब धर्मका, न वेद छ न कुरान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ, बच्चा लिन्थी अनि मलिन हुन्थी, बच्चा लिन्थी अनि मलिन हुन्थी, बच्चा लिन्थी अनि मलिन हुन्थी, पछि पो थाहा भयो उनी सन्तान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ। अन्तिम शेर, अनि कालले अकालै मरे, अनि कालले अकालै मरे, अनि कालले अकालै मरे, मुख दर्शक भगवान छ, भन तिम्रो के अनुमान छ, मेरो ओठमा त मुस्कान छ, भन तिम्रो के अनुमान छ। कति शेरको गजल हो यो? यो 11 शेर छ होला। मेरो ओठमा त मुस्कान छ, भन तिम्रो के अनुमान छ। यसलाई लय दियो भने चाहिँ एक मतलब मात्रै कसरी दिनुहुन्थ्यो, कि दिइसक्नु भएको छ कि छैन? लय दिएको छैन, बनाएको छैन, तर यो 10 अक्षरको गजल हो, 5-5 अक्षर विश्राम गर्न सकिन्छ। मेरो ओठमा त मुस्कान छ, मेरो ओठमा त मुस्कान छ भन तिम्रो के अनुमान छ भन तिम्रो के अनुमान छ मेरो ओठमा त मुस्कान छ बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्क को रात्रि प्रस्तुति बुलबुल धार आधारको जिन्दगी हुन्छ र धार आधारको जिन्दगी हुन्छ र हार नै हारको जिन्दगी हुन्छ र अन्त एकान्तमा सोध्दछिन् ती सखी अन्त एकान्तमा सोध्दछिन् ती सखी प्यार नै प्यारको जिन्दगी हुन्छ र हार नै हारको जिन्दगी हुन्छ र बेच्छ जो सोध्छ ऊ प्रश्न उल्टै सदा बेच्छ जो सोध्छ ऊ प्रश्न उल्टै सदा पार व्यापारको जिन्दगी हुन्छ र हार नै हारको जिन्दगी हुन्छ र प्रश्न गर्छन् सधैँ यी जवानीहरू प्रश्न गर्छन् सधैँ यी जवानीहरू सार संसारको जिन्दगी हुन्छ र धार आधारको जिन्दगी हुन्छ र हार नै हारको जिन्दगी हुन्छ र जय गौडेलको गजल थियो मैले वाचन गरेँ आशाका बयलीहरू उहाँको सङ्ग्रहबाट हामी जय गौडेलसँग छौँ गएको शनिबार र आजको बुधबार हामीले जय गौडेलका गायनलाई ल्याइरहेका छौँ जयजी म कार्यक्रमको यो चरणमा फेरि तपाईँलाई स्वागत गर्दै अब हामीसँग समय कम भएको हुनाले छिटो छिटो कुरा गर्दै छिटो छिटो तपाईँको गायन सुन्न गायनलाई त कुदाउनु मिलेन कुराकानी चाहिँ छिटो गर्न खोज्दैछु हामीले गजलमा लय कसरी भर्छौँ गजलमा लय जुनसुकै माध्यमबाट भर्न सकिन्छ गुनगुनाउने जुन मिश्रे उलामा अथवा पहिलो मिश्रामा जुन लयमा लेखिन्छ त्यही लयलाई फलो गरेर त्यही त्यसैको विश्रामलाई भङ्ग नगरिकन लेखियो भने त आफै नै लयमा बस्छ जस्तो कसैले लयमा लेख्न चाह्यो भने उसले कसरी गर्नु पऱ्यो कसरी सिक्नु पऱ्यो भर्खरै सिकारो हुनुहुन्छ भने तपाईँले आफैले क्रिएसन गर्न सक्नुहुन्छ सङ्गीत अथवा लय क्रिएसन गर्नुहुन्छ आफै गर्न सक्नुहुन्न कुनै एउटा पुरानो गीतलाई लिन सकिन्छ पुरानो गजललाई लिन सकिन्छ त्यो लयमा आफूले शब्दहरू भन्नु उदाहरण छ तपाईँसँग मैले एउटा गजल लेखेको छु उम्राव जान फिल्ममा भएको तुम्हारे महे फिल्ममै आ गए हैं तो क्यों ना हम ए भी काम कर लें लामो गजल छ 20 अक्षरको गजल हुन्छ 5-5 अक्षरमा विश्राम पनि छ यो गजल मैले यसरी लेखेको छु न सोध किन पिएर आए च्यातियो छाती सिएर आए न सोध किन पिएर आए च्यातियो छाती सिएर आए मन थियो एउटा मसँग बाँकी त्यो पनि उनलाई दिएर आए न सोध किन पिएर आए च्यातियो छाती सिएर आए सिक्दा यसरी उदाहरण लिन सकियो होइन पहिला तपाईँले त्यो हिन्दी सेयरलाई लेख्नुभयो त्यसपछि आफ्नो नेपाली सेयर बनाउनु भयो त्यसमा हजुर त्यो बनाउँदाखेरि ह्रस्वदीर्घको प्रभाव रहन्छ कि रहँदैन नि यो लयमा लेख्ने बित्तिकै एक अर्थमा गजल बुझ्नुभएको छ गजल अझै धेरै अध्ययन गर्न चाहनुहुन्छ भने गजलको बहरले यति धेरै छुट दिएको छ नि जुन हामीले शास्त्रीय लयलाई फलो गर्नै पर्दैन यत्तिकै लेख्ने बित्तिकै पनि लगभग आधाभन्दा लगभग 60-80% बढी चाहिँ बहरमा जान्छ नै भनेपछि हामीले ह्रस्वदीर्घ सिकेर भन्दा पनि आफूले नै गुनगुनाउँदै लेख्यो भने अटोमेटिकली त्यहाँ ह्रस्वदीर्घ मिल्न जान्छ भन्ने तपाईँको भनाइ छ होइन कुनै पनि सङ्गीत भएकाहरूमा भएका गजलहरूमा गीतहरूमा लय चाहिँ त्यहाँ हुन्छ नै भनेपछि हामीले लयमा ल्याउन जानेको छैनौँ भने कुनै एउटा गजल स्थापित गजललाई स्याम्पल लिएर त्यसैमा हामीले लेख्थ्यौँ भने त्यही शैलीमा आफ्नो लेख्यौँ भने प्र्याक्टिस गर्नलाई प्र्याक्टिस हुन्छ। त्यसमा अक्षर संरचनामा फरकै पर्दैन, तपाईँले आफूले चेन्ज गर्नु भएन त्यो लयलाई बिचबिचमा, त्यो गरिदिनु भएन अक्षर तलमाथि हुनसक्छ, लय चेन्ज नगर्ने बित्तिकै सबै गीतहरू मिटरमा हुन्छन्। गायनमा ल्याउँदाखेरि सङ्गीतकारहरूले यी कुराहरूलाई बुझेका छन् त, मिसरी उला र सानीको यो सम्बन्धलाई राम्रैसँग बुझेर छैन छैन। यो म सबैभन्दा नेपाली गजलको सङ्गीतमा खड्केको विषय मलाई यही लाग्छ, उहाँले रदेख फाफिया बुझेको हुनुहुन्छ अनि सामान्य गजलहरू सुन्नेको पढेको हुनुहुन्छ, त्यसैको आधारमा मलाई गजल आउँछ भन्नुहुन्छ। तर गजल सङ्गीत गर्नको लागि बहर बुझ्नुपर्छ, कुन बहरमा छ, नेपाली लयमा लेखेको छ कुन लयमा लेखेको छ, कहाँनिर विश्राम छ, गजलकारलाई सोध्नुपर्छ एकचोटि। यदि गजलकार र सङ्गीतकार बिच त्यो सम्बन्ध नै रहनु पर्यो, त्यो सम्बन्ध यसो फाल्दैर भएन, बस्नु फाल्यो भने चाहिँ त्यही आफ्नो पारामा सङ्गीत हुन्छ र जुन गजलले उचाइ प्राप्त गर्नेछ त्यो उचाइ प्राप्त गर्न सक्दैन। अर्को कुरा सङ्गीतकारले बुझ्नै पर्ने कुरा, राम्रो गजलकारको राम्रो गजलका शेरहरूको मिश्राए उलामा केही कुराको उठान हुन्छ र मिश्राए सानीमा त्यसको समाधान हुन्छ। जुन उलामा उठान छ त्यहाँ कुनै शब्दहरू हुनसक्छ, कुनै वाक्य नै पुरा हुन पनि सक्छ, ती वाक्यलाई एकछिन खेलिदिने, त्यो खेलिदियो भने श्रोतामा एउटा कौतूहल त बढ्छ र त्यो खेलेको शब्दले त्यसको समाधान त्यसको लिङ्क चाहिँ मिश्राए सानीको काफियासँग हुन्छ। त्यो काफिया र रदिफमा लगेर उहाँले अझै फोकस गरेर त्यो म्युजिक गर्दै त्यो झड्का दिने किसिमको बनाइदिनु भयो भने सहजै त्यसको अर्थ चाहिँ श्रोताले सुन्न पाउँछ। अनि अर्को कुरा मलाई भन्न मन लाग्ने, सङ्गीत गर्दा नेपाली गजलमा एरेन्जिङ पक्ष अत्यन्तै फितलो देखिन्छ, एरेन्जरले पनि गजल बुझ्नै पर्छ। मिश्राए उलामा दिएको एरेन्जिङ मिश्राए सानीमा गएर केही कुरामा एरेन्जिङमा पनि उठान गर्न सकिन्छ र सानीमा गएपछि बल्ल त्यसको समाधान गर्न सक्नुपर्छ, एरेन्जरले पनि बुझ्नु पर्यो। अथवा सानीमा जाँदा कस्तो हुन्छ भने गजलमा कि चाहिँ हाई पिचबाट अथवा एकदम एट्र्याक्टिभ बनाउने मिश्राए उलालाई र सानीलाई बिस्तारै लगेर छोडिदिँदा त्यसको अर्थ स्पष्ट जान्छ, कि चाहिँ मिश्राए सानीमा अझै बढी फोकस गर्ने गजलको शैली अनुसार गजलको प्रवृत्ति अनुसार गजलकारले लेखेको गजलको शेरको शैली अनुसार उहाँले चाहिँ एरेन्जिङ गरिदिनु भयो भने अझै गजलले अझै सार्थकता पाउँछ। जुन हामीले गाएर लेखेर अझै स्पष्ट पार्न सकिन्छ भने त्यो एरेन्जिङ र म्युजिकमा गइसकेपछि अझै अझै धेरै त्यसको औचित्यता बढेको चाहिँ मैले अनुभव गर्न थालेँ। कुराकानीलाई मैले फेरि थातिराखेँ जयजी, हामीसँग अब एउटा लामो एउटा छोटो गाउनु पुग्ने गरी दुईवटा गाउने समय छ, पहिला छोटो चाहिँ सुनाउनु त अनि पछि हामी लामो सुनाउला, कुन सुनाउनुहुन्छ अहिले? छोटो गजल, छोटो भनेको कम शेरहरूको, छोटो त अब गजललाई छुट्याउनु कसरी सकियो र होइन, कम शेरहरू वाचन गरेर एउटा सुनौँ, त्यसपछि पुरा शेरको अर्को हुन्छ। म फेरि याद आउने कुरासँग मैले धेरै गजलहरू लेखेको छु, आज मैले बुलबुलमा धेरै याद आउने गजलहरू लेखेको छु, यो पनि याद आउने गजल यहाँसँग सम्बन्धित, छिटो छिटो भन्ने कोसिस गर्छु। पुरानै कहानी तिमी याद आयो, पुरानै कहानी तिमी याद आयो, भिज्यो यो सिरानी तिमी याद आयो, पुरानै कहानी तिमी याद आयो, न आऊ म भन्थे ममा दुख न लाई, न आऊ म भन्थे ममा दुख न लाई, नमानी नमानी तिमी याद आयो, नमानी नमानी तिमी याद आयो, पुरानै कहानी तिमी याद आयो, भिज्यो यो सिरानी तिमी याद आयो, सबै सम्झनाती बसे बास राती, सबै सम्झनाती बसे बास राती, भए थियो बिहानी तिमी याद आयो, पुरानै कहानी तिमी याद आयो, म पागल म पागल म पागल म पागल म पागल नसामा नसालु बनेर, म पागल नसामा नसालु बनेर, सबै बिर्सदानी तिमी याद आयो, पुरानै कहानी तिमी याद आयो। अन्तिममा रुझे थियौ झरीमा कुनै दिन सँगै नै रुझेथ्यौं झरीमा कुनै दिन सँगै नै परेको छ पानी तिमी याद आयो पुरानै कहानी तिमी याद आयो भिज्यो यो सिरानी तिमी याद आयो तिमी याद आयो। तपाईँको गायन सुनेपछि कुनै गायनमा मञ्चमा गाइरहँदा गाइसकेपछिको तारिफ गर्ने फ्यान प्रशंसकहरू हुनुहुन्छ नि, त्यो मध्ये सबैभन्दा राम्रो प्रशंसा तपाईँलाई एकदम क्याची दिमागमा स्ट्राइक भइरहेको प्रशंसा कस्तो थियो, के भन्नुभएको थियो? उहाँहरूले विशेष गरेर म केही दुई वर्ष अगाडि पोखराको घटनालाई सम्झन्छु, हामी गजलको प्रशिक्षण दिन त्यहाँ पुगेका थियौँ। एकजनाले मैले गजल गाउँदा गाउँदै उहाँ रोइरहनु भयो, आँसु पनि पुछ्नु भएन र उहाँले अगाडि आएर भन्नुभएको थियो म योभन्दा अगाडि एउटा गीतमा रोएको थिएँ, तिमी फुल्यो कतै म फुलेँ कतै, त्यो सुने भने मलाई आँसु आउँथ्यो, आज थाहा छैन म कसरी रोएँ किन रोएँ। मैले त्यो गजल सुनाउँदाखेरि उहाँले त्यो प्रतिक्रिया दिनुभएको थियो। अनि सुरुमै काठमाडौँमा आउँदा म शेखरजीको एउटा गजल सुनाउँथेँ, अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यो मलाई थाहा छ, मलाई याद छ मेरो अगाडिका ब्याचमा चारजनालाई नै लेडिज साथीहरू बस्नुभएको थियो र उहाँहरूले पहिलो र दोस्रो शेर सुनाउँदा मलाई हेर्नुभयो, मैले प्राय आई कन्ट्याक्ट गरेर गाउँछु दर्शकहरूसँग अनि मलाई हेर्नुभयो अनि मैले उहाँहरूलाई पनि हेरेँ, मैले कसैलाई बढी फोकस गरेँ, जसले मलाई सुन्छ उहाँलाई अझै बढी फोकस गरेर हेर्छु अनि उहाँले दोस्रो तेस्रो शेरसम्म मलाई हेर्नुभयो, सातवटा शेर छन्, चौथो शेरबाट तल शिर झुकाउनु भयो, कहिले पनि उठाउन सक्नु भएन र उहाँहरू पछाडि कार्यक्रम सकिए पछाडि म मन थाम्न सकेन, हामी चारैजना रहेका रहेछौँ, त्यसरी उहाँ चारजनाहरूले त्यो प्रतिक्रिया दिनुभएको थियो। चौथो शेरको शब्द मात्रै चाहिँ सुनौ त अहिले, चौथो शेरको मैले बिचमा तलमाथि बनाएको थिएँ त्यसका शेरहरूलाई, त्यति बेला कुन शेर, त्यति बेला चाहिँ याद छ शेखरजीको गजलको हजुरको मनले के भन्छ सुन्छु भनी भुसुक्कै निदाइहाल्थेँ, हजुरको मनले के भन्छ सुन्छु भनी भुसुक्कै निदाइहाल्थेँ, मेरो यो छाती को त्यो सिरानी तिमीले बिर्स्यौ मलाई थाहा छ। खैर हामी यसलाई पनि सुन्छौँ त्यसो भए, मैले यसलाई रहर गरेँ सुन्नलाई। त्योभन्दा अगाडि मलाई सोध्न मन लागेको प्रश्न, तपाईँको परिवारमा को को हुनुहुन्छ? परिवारमा बुवा मम्मी दुईजना दाईहरू हुनुहुन्छ, एकजना दिदी हुनुहुन्छ र भाउजूहरू अनि बिनाजु अनि म र मेरो श्रीमती। तपाईँ चाहिँ काठमाडौँमा, तपाईँ र तपाईँको परिवार चाहिँ काठमाडौँमा हुनुहुन्छ अहिले, अरू बुवा मम्मी चाहिँ घरमै हुनुहुन्छ स्याङ्जामै? बुवा अहिले पोखरा हुनुहुन्छ, अहिले हाम्रो परिवार यताउति छरिएको छ, माइलो दाई त्यहीँ हुनुहुन्छ काठमाडौँमा नै हुनुहुन्छ, एउटा होटल व्यवसायी हुनुहुन्छ बसबार, सबैले आफ्नो आफ्नो ठाउँमा जीवन खोज्दै हुनुहुन्छ, जीवन खोज्दै हुनुहुन्छ अनि ठुलो दाई भैरवा हुनुहुन्छ, वकिल हुनुहुन्छ उहाँ चाहिँ, बुवा पोखरा हुनुहुन्छ, म चाहिँ पहिला नापीमा अमिन हुनुहुन्थ्यो, अलि रिटायर हुनुहुन्छ। शेखर अस्तित्वजीको गजल हामीले सुभाष अगमको आवाजमा पनि बुलबुलबाट सुनेका छौँ, आज जयगढेलको आवाजमा सुन्छौँ। जुन गजल सुनिसकेपछि उहाँले घटना बताउनु भयो त्यसलाई मैले फेरि दोहोऱ्याइरहनु परेन, कोही चाहिँ सुन्दै एकदमै धेरै मोहित हुनुभएको थियो र लगभग चौथो शेर सुनिसकेपछि शिर नै हेर्नु भएन, हामी चारैजना रोइरहेका थियौँ भन्ने खालको पनि स्मरण बोकेको रहेछ यसले, त्यही सुनाउन हामी आज। हुन्छ, मलाई मनपर्ने गजलहरूमध्येको एउटा शेखरजीको गजल, अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाहा छ। अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाहा छ, अतीतको त्यो मधुर कहानी तिमीले बिर्स्यौ मलाई थाहा छ, सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ, मिलनको त्यो पहिलो रात बारे, मिलनको त्यो पहिलो रात बारे, नपत्याए चन्द्रलाई सोध, मिलनको त्यो पहिलो रात बारे, नपत्याए चन्द्रलाई सोध, कुरै कुरामा कुरै कुरामा भाथ्यो बिहानी तिमीले बिर्स्यौ मलाई थाहा छ सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ हृदयले देखेको स्वप्नलाई को भुल्न सक्छ यति सजिलै हृदयले देखेको स्वप्नलाई को भुल्न सक्छ यति सजिलै अवश्यै सम्झेर अवश्यै सम्झेर जानी जानी तिमीले बिर्स्यौ मलाई थाहा छ सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ त्यो लाजले शिर झुकाई बस्ने त्यो लाजले शिर झुकाई बस्ने त्यो मनको इच्छा लुकाई बस्ने त्यो लाजले शिर झुकाई बस्ने त्यो मनको इच्छा लुकाई बस्ने त्यो पाउले भुइँ त्यो पाउले भुइँ कोट्याउने बानी तिमीले बिर्स्यौ मलाई थाहा छ सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ हजुरको मनले के भन्छ सुन्छु हजुरको मनले के भन्छ सुन्छु भनी भुसुक्कै निदाइहाल्थ्यौ हजुरको मनले के भन्छ सुन्छु भनी भुसुक्कै निदाइहाल्थ्यौ मेरो यो छाती मेरो यो छाती को त्यो सिरानी तिमीले बिर्स्यौ मलाई थाहा छ सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ बिदाको बेला झरे कासु बिदाको बेला झरे कासु त्यो मौन कम्पित अधरको निम्तो बिदाको बेला झरे कासु त्यो मौन कम्पित अधरको निम्तो त्यो बाचा बन्धन त्यो बाचा बन्धन मजाक ठानी तिमीले बिर्स्यौ मलाई थाहा छ त्यो बाचा बन्धन मजाक ठानी तिमीले बिर्स्यौ मलाई थाहा छ सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ। अन्तिम शेर, त्यो तिम्रो प्रेमी त्यो तिम्रो रोगी त्यो तिम्रो प्रेमी त्यो तिम्रो रोगी त्यो तिम्रो जिद्दी त्यो तिम्रो पागल त्यो तिम्रो प्रेमी त्यो तिम्रो रोगी त्यो तिम्रो जिद्दी त्यो तिम्रो पागल त्यो तिम्रो शेखर त्यो तिम्रो शेखर भयो खरानी तिमीले बिर्स्यौ मलाई थाहा छ। सँगै सहेको त्यो घाम पानी तिमीले बिर्स्यौ मलाई थाहा छ। अवश्यै सम्झेर जानी जानी तिमीले बिर्स्यौ मलाई थाहा छ। तिमीले बिर्स्यौ मलाई थाहा छ। शेखर अस्तित्वको गजल हामीले सुन्यौं आजका अतिथि जय गौडेलको आवाजमा। जय गौडेलजी, अब हाम्रो कुराकानीको क्रमसँगै गायनलाई पनि रोक्नुपर्ने अवस्था आयो। सुनिरहन त मन थियो, फेरि फेरि पनि कुनै बेला बुलबुलका श्रृङ्खलामा तपाईँलाई समेट्नेछु म। जाँदा जाँदै तपाईँलाई सम्पर्क गर्नु पऱ्यो कसैबाट भने कुन ठेगानामा सम्पर्क गर्न सकिन्छ? अहिले सबैभन्दा बढी प्रचलित फेसबुक नै छ, JAYGAUTEL सर्च गर्नुभयो भने मेरो अनुहार सहितको JAY जय अनि GAUTELमा अनुहार सहितको फोटो भएको फेसबुकबाट सम्पर्क गर्न सकियो। हस्, हाम्रो कार्यक्रमसम्म आइदिनु भयो, दुई दिन गरेर हामीले एक साताभरिको बुलबुल तपाईँ विषयमा बनाउन पायौँ। धेरै धेरै धन्यवाद तपाईँलाई। म पनि आभारी छु, धेरै प्रतीक्षा पछाडि म पनि आइपुग्न पाएँ, किनभने 2060 सालदेखि HBCबाट बुलबुलको फ्यान र त्यहाँ आउने योजना गर्दा गर्दै भर्खरै मात्रै आज संयोग जुरी भयो। हस्, धन्यवाद जयजी। जाँदा जाँदै जयजीको गजल वाचन गर्दै उत्पादन सहयोग दिनेश निरोला र म अच्युत घिमिरे बिदा चाहन्छौँ। शुभरात्रि। छाडा बनी आफैलाई हानि गर्नुभयो, छाडा बनी आफैलाई हानि गर्नुभयो, यस्तो गल्ती किन जाना जानी गर्नुभयो। षड्यन्त्र र बन्दु मार्ने युद्ध गर्ने काम, षड्यन्त्र र बन्दु मार्ने युद्ध गर्ने काम, पुर्खाकै त्यो बिँडोलाई धानी गर्नुभयो, यस्तो गल्ती किन जाना जानी गर्नुभयो। टुप्पातिर बसेर त्यो फेदतर्फ काटी, टुप्पातिर बसेर त्यो फेदतर्फ काटी, किन आफ्नै जीवन मनोमानी गर्नुभयो, यस्तो गल्ती किन जाना जानी गर्नुभयो। वंशाणुगत गुण सर्छ छोरालाई पनि, वंशानुगत गुण सर्छ छोरालाई पनि, वंशजकै रगत खाने बानी गर्नुभयो। छाडा बनी आफैलाई हानि गर्नुभयो, यस्तो गल्ती किन जाना जानी गर्नुभयो। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।